तड़पी राचा पल पल मेरा छाती न भेटे हम यो संसार मा भेटौला नी माथी तिम्रो याद मा तड़पी राचा पल पल मेरा छाती भेटे हम यो संसार मा भेटौला नी माथी माथी धेरै माथी माथी धेरै माथी भन्थ्यौ तिमीले भन्थ्यौ तिमीले बाची रहे छा तिमीलाई हेर्ने ई मेरा आँखा आँसुमा डुबिरहे छा तिमीलाई माया गर्ने अमुटु एक्लै तड्पी सँगै मर्ने साथी न भेटे हम यो संसारमा भेटौला नि माथी तिमी नै हौ सँगै जिउने सँगै मर्ने साथी न भेटे हम यो संसारमा भेटौला नि टूटी गायो तिमी छ पल पल मेरो छाती न भेटे हम यो सन...